Book 2 12 بارا بارا المشروبات بيا بيا أنا أشرب شاي مي چاہا پیتو مي چاہا پیتے أنا أشرب قهوة. مي كوفي بيتو. مي كوفي بيتي. أنا أشرب مياه معدنية. مي مينرال ووتر بيتو. مي مينرال ووتر بيتي. أتشرب شاي مع ليمون؟ تو ليمبو غالون چاہا پیتوس کا؟ تو ليمبو غالون چاہا پیتیس کا؟ أتشرب قهوة مع سكر؟ تو ساكر غالون كوفي بيتوس كا؟ تو ساكر غالون كوفي بيتيس كا؟ أتشرب ماء مع ثلج؟ تو برفا غالون چاہا پیتوس كا؟ تو برفا غالون پانی پیتیس كا؟ هنا توجد حفلة. اتھے ایک پارٹی چاللی آہے. इथे एक पार्टी चालली आहे. الناس يشربون شامبانيا. लोक शॅम्पेन पीत आहेत. लोक शॅम्पेन पीत आहेत. الناس يشربون خمر وبيرة. लोक वाईन आणि बियर पीत आहेत. लोक वाईन आणि बियर पीत आहेत. اتشرب الخمر؟ तू मद्य पितोस का? तू मद्य पितेस का? अतश्रबु विस्की? तू विस्की पितोस का? तू विस्की पितेस का? अतश्रबु कोला मा रम? तू रम घालून कोक पितोस का? तू रम घालून कोक पितेस का? ला उहिब्बु शंपानिया. मला शॅम्पेन आवडत नाही. मला शॅम्पेन आवडत नाही. ला उहिब्बु अलखमर. मला वाईन आवडत नाही. मला वाईन आवडत नाही. ला उहिब्बु अलबीरा. मला बियर आवडत नाही. मला बियर आवडत नाही. अर्रदीअ युहिब्बु अललबन. बाळाला दूध आवडतं. बाळाला दूध आवडतं. الطفل يحب الكاكاو وعصير التفاح. بالالا كوكو आणि सफरचंदाचा रस आवडतो. بالالا كوكو आणि सफरचंदाचा रस आवडतो. المرأة تحب عصير البرتقال وعصير الجريب فروت. त्या स्त्रीला संत्र्याचा रस आणि द्राक्षाचा रस आवडतो. स्त्रीला संत्रे आणि द्राक्षांचा रस आवडतो.